श्रोताहरू, अब फेरि हामी यहाँहरू समक्ष गीति यात्रा भाग दुईकै लागि तयार पारिएको स्वर्गीय स्वर सम्राट नारायण गोपालज्यूको अर्को गीत प्रस्तुत गर्न गइरहेका छौँ। प्रस्तुत गीत त्रिभुवन विश्वविद्यालयको कार्यक्रममा नारायण गोपालज्यूले गाउनु भएको थियो। यस गीतका गीतकार कालीप्रसाद रिजाल र सङ्गीतकार नारायण गोपाल स्वयं हुनुहुन्छ। मैले पहिले पहिले भने धेरै नयाँ गीत गाउँदाखेरि नराम्रोसँग फ्लप भएको छ, तर ती गीतहरू फेरि पछि रेकर्डिङ हुँदाखेरि राम्रो पनि भएको छ। तर आज फेरि एकचोटि म त्यही दोहोऱ्याउँछु नयाँ गीत। हिजो त त्यो राम्रै भयो, हेरौँ आज के हुन्छ। र यो गीतको बारेमा मलाई फेरि अरू पनि एउटा के कुरा भन्नु छ भने यो गीत हाम्रा निकै हाम्रो राम्रो कवि गीतकार कालीप्रसाद रिजालजीको, र मलाई यो गीत उहाँले दिनु हुँदाखेरि गजल भनेर दिनुभएको थियो। अच्छा, गजल भन्ने एउटा गीत गाउने शैली हो। मलाई लाग्छ धेरै हामी नेपालीहरू गजल भन्न साथ मतलब भ्रममा हामी परेका छौँ कि गजल भनेको यस्तो हुने नि। वास्तवमा एउटा गीत गाउने शैली हो गजल भनेको, र त्यो शैलीलाई लिएर कालीप्रसादले एउटा गीत लेख्नुभयो। मैले हेरेँ, गीत त निकै राम्रो छ। अनि पछि गजल भनेको त हाम्रो त होइन, यसलाई हाम्रो आफ्नै पाराले ढाल्नुपर्छ भनेर मैले त्यसलाई अलिअलि लोकगीत जस्तो, अलिअलि शास्त्रीय जस्तो, अलिअलि गजल सबै मिसाएर, तर सबभन्दा ठुलो कुरा चाहिँ नेपालीपन छ, त्यो गीत म प्रस्तुत गर्छु। Yeah.